सभी एक आमदन नहीं जबरदस्ती का सौदा है इसलिए विद्या गुरुदेव सिंह है थोड़ा बात तो हमारे पास आज किशोर एक युक्त वो है कि दुनिया में अस्तार जो पंजो कलम थे हर साल आती है और होती बदते दो ही है और एक युक्त आर्य चीज में रुचि है कि पहले फलूक को और अल्लाह तला के मुखलिस और मुखी पंजों को नसीब होती है। कहने वाले ने कहा कि ईद गाहे माँ गरीबा कुएं थे इन मिसाल से ईद सीजन हुए थे कि हम गरीबों की ईद महबूब की गली का चक्कर है वहां पहुंचना है और ईद की सारी सरहदें और सारी मसरतें महबूब के चेहरे को देखना है। अगर द्वारा स्थानीय वकीलाज फरमाते थे कि दुनिया में इंसान मुताले महबूब के लिए पैदा किया गया है। मुताले महबूब का मतलब ये है कि याद हफ्त वाबस्तगी है और खुदा पाक की याद में घूम रहे हैं। असल मकसूद है उसका सारे आकाम सारे अफाल सारे अहवाल तो सब इसी हकीकत को पैदा करने के लिए है कि मौला के साथ बंदे की जरूरत सही हो और मौला से बंदे की वाबस्तगी हो जाए। तो हकीकत ईद वही है जिसमें बंदे को खुदा पाक से रजा रखी और ये इतनी ईदे हैं कि इस माना करके ईद है कि ये हफ्ताल अशारों की तरफ से इनायात की और मेहरबानियों की और अफ्तारा की तरफ से नवाजिशों की सब भी होती है वक्त भी होता है। मगर हकीकत ईद वही है जिसमें कुदरत की इनायतों के साथ साथ इसकी तौफीक हो जाए तो उन इनायतों से फायदा उठाए। अगर जो अपनी बदकिस्मती की वजह से महरूम है तो फिर कुदरत की इनायतें उसके लिए मजीद इस्मा में हजत और उसके लिए मजीद मुश्किलात कब आई। तो अल्लाह रब्बुल इज्जत से इसकी दुआ होनी चाहिए कि आपका आला वो हकीकत नसीब फरमाए जिससे बंदे को खुदा पाक से खास खुद नसीब होता है। किसी भी बुजुर्गों ने लिखा है कि उन घड़ियों और उन औकात उन आनात लम्हात की और उन वक्तों और टाइमों की तलाश में रहे कि जिसने फल बको रब अकरम की तरफ तवज्जो रखी है। ये लिखा है कि 24 घंटे में अगर एक मिनट हुई निसप मिनट भी बल्कि पाव मिनट भी खुदा पाक की तरफ की जमई और जोर नसीब हो जाए जिससे कि वो तो दुनिया और मासीहा से बढ़कर है बहुत बड़ी दौलत थी। तो हक ये है कि बंदा इसकी कोशिश करे और जिसको उधर का कोई हिस्सा नसीब हो गया उसके लिए करेगी। यही वजह है कि हमें फलूक पर दो हालतें तारी होती हैं। एक हालत हालतें और हज खुशी की और एक हालत हालत हसरत गम हो चुके हैं। तो मोमिन पर ये दो मुतजाद मुख्तलिफ कैफियतें हमेशा रहती हैं। उस पर खुशी इसकी होती है कि रब अकरम की तरफ से उस पर इनायतें हो रही हैं वो बंदे खुदा है और खुदा पाक उसके परम और उसके साथ हम का मामला फरमाने वाले खालिक थे। तो इन इनायात की वजह से वो अपने को समझता है कि मैं बहुत बड़ा बया काबिल शुक्र मौके पर हूं और बहुत बया मुझ पर लागू हूं कि उसका गुजार हूं जिसकी तरफ से इनायात के कम बदलू। एक पहलू उस पर हसरत का ये होता है कि वो अपने हाल को देखता है www.attableague.com The Reviver of Iman पदरदानी का होना चाहिए वो नहीं तो बड़ी तशवीश हो जाती है बड़ी फिक्र हो जाती है। تو رب اکرم کی طرف سے توفیق تو بہت ضروری ہے. وہ ایک واقعہ سنا تھا آپ نے اسلام رحمۃ اللہ علیہ سے کہ حضرت موسیٰ علیہ السلام تشریف لے جا رہے تھے. ایک آدمی مجھے تھا کہ بہت سستا حال, آنکھیں نہیں, کان کا ٹھکانا نہیں, ہاتھ پیر میں جان نہیں, بدن میں اس کے دم نہیں, اس کو میں اس کے عمر نہیں, اور دیوانی صاحب نے حضرت موسیٰ علیہ السلام سے اس نے کہا اور اللہ کے مخلص بندے نے کہ آپ جب اپنے رب سے سرگوشی کریں, مناجات کریں, ہم کلامی کا شرف حاصل ہوں, میرے متعلق اتنا پوچھیں اور دریافت کریں کہ مجھے کس مقصد کے لیے پیدا کیا, مجھے کیوں پیدا کیا. بڑے لڑکے کے شخص ہوں. اگر موسیٰ علیہ السلام نے ہم تعالیٰ سے دریافت فرمایا, بھول گئے یاد دلانے پر, یہ یاد تھا اس میں اجتباع ہے. اور پوچھا سارا نے پوچھا کہ یا اللہ آپ نے اپنے کھڑا بننے کو کس لیے پیدا کیا, اس لیے دریافت کیا. تو فرمایا کہ ان سے جا کر کے کہہ دیا آپ کے جہنمیوں جہنم میں جہنمیوں کا پھول, جہنمیوں کا پیپ, جہنمیوں کا اسالا اور بھون, وہ جس ناری سے بہے گی اس ناری کی بندش کے لیے اگر ڈانٹ لگانے کی ضرورت ہوگی تو وہاں تمہیں لگا دیے گئے. تو جہنم میں یہ چیزیں, اس نے اس کی نالی نالی میں بھی ڈانٹ کی بندش کی. موسیٰ علیہ السلام مجھے حیرت ہوئی, واپس تشریف لا, اس سے پوچھا کہ کیا جواب. فرمایا ہم تعالیٰ کی طرف سے یہ بتایا گیا ہے کہ جہنمیوں کا خون اور پیپ اور ان کی قسم کی آلائش اور کثافتیں جس نالے سے بہے گی اس پر ڈانٹ اور بندش کی ضرورت ہوگی, اس پہ لگا دیے جائے. بس اتنا سننا تھا کہ ایک وجد کی کیفیت تاری ہو, وجد کی کیفیت, اور جیسے رقص کرتے ہوئے چلے تھے, اور یہ جملہ بار بار کرتے تھے کہ خدا پاک کا احسان ہے کہ میں اپنے رب کی کسی کام کا چھوڑوں, میرے مولا کی نپڑی عنایت کہ میں اس کی کسی کام کا چھوڑوں, بس وہ کیسی اچھی ہے اسی حال میں میرے سفال ہوا. تو خدا پاک کے بہت بڑے بندے معلوم ہوتے تھے, اور وہ جواب بھی ان کے لیے خاص آزمائشی شان کا تھا. تو بندے کے ساتھ ہم تعالیٰ کے معاملات ہوتے ہیں, ان معاملات کو ان آلات حالات اور اوقات کو بھی سمجھنے کی ضرورت ہے. بعض دفعہ کوئی دھوئی ایسی نصیب ہو جاتی ہے زندگی میں کہ ساری زندگی کی کمائی ایک طرف, وہ ایک لمحہ ایک طرف ہوتا ہے. تو آدمی اس کی تلاش میں رہے کہ کب ادھر سے نظر قبول ہو جائے, کب ادھر سے نظر ہدایت ہو جائے. ہمارے حکیم صاحب ہوں بمبئی تشریف لائے تھے شاہ صاحب کے پاس, تو حضرت ثانی رحمۃ اللہ علیہ سے ڈائٹ کا تعلق تھا ان کا, اور وہ بچپن تھا ان کا. ارے شاہ صاحب سے درخواست کی کہ مجھے آپ ڈائٹ فرمانے, فرمائیں سب میں کسی وقت. اب یہ پوری رات جاگے, ایسے رات کے تو بادشاہ تھے ہی, وہ صرف یہ خیال رہا ہے کسی وقت حضرت بلائیں اور میں سوتا رہوں. مجھے بھی رات میں جاگنے کی ضرورت, پڑھنے کے زمانے سے عادت تھی دو بجے سے لے جانے کی, جب جب سوئی ہو تو جو حکار سسٹم ہوتا ہے اس میں نہیں, تو اس وقت کی وہ عادت تھی. وہ پوری رات جاگتے رہے, اس کے بعد صبح جانے کا ساتھ چلا ہے کہ میں نے سب میں تمہیں داخلے سلسلہ کر دیا ہے, اس کے بعد یہ کچھ لکھ کر دوں گا. بہت زیادہ مسرت کا اظہار کیا, کاری مضبوطی زیادہ سفر. اس کے بعد سفر حج میں تشریف لے گئے, دنیا ہر بارہ وہ گھڑی ہوتی ہے, اس لیے ہم لوگوں کو چاہیے کہ اس کا لحاظ کریں اور اللہ تعالیٰ کی طرف سے بچے ہوں, اپنے کھانے میں پینے میں ہنسی مذاق میں بات چیت میں چلنے پھرنے میں اپنے بیٹھنے میں دوستوں سے ملنے میں گھومنے پھرنے میں ایک شعر ہے ضرور مستحضر اس سے وقت لگتا ہے, اور یہ دھیان رہے کہ کب ادھر کب ادھر کی عنایت ہو جائے, کب ادھر سے دستگیری ہو جائے, کب ادھر سے قبض ہو جائے, کب کوئی ایسی شکل یا ایسی جیسا لمحہ نصیب ہو جائے. اب میں یہ بات کر رہا ہوں معلوم نہیں اس کا مطلب آپ کے سمجھ میں آتا نہیں آتا ہوگا کہ نہیں واقعی ہے کہ ہے ایک واقعہ تو اس کی دعا کرنی چاہیے اللہ پاک رسی فرمایا صحیح بات یہ ہے کہ اس وقت طبیعت بالکل آمادہ نہیں یہ زبردستی کا سودا ہے اور اس طبیعت آمادہ نہ ہو کہ بیان نہ کرنا مناسب اللہ تعالیٰ جو کہ سنا پورے مہینے میں عمل کی توفیق دے آپ پڑھے گا سبحان ربك الحمد لله.